नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np/ संसारभरि के साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब स्थानीय समाचार विस्तारमा, जिल्ला अदालत चितवनले गोर्खा भुजेलका कृष्ण प्रसाद अधिकारी हत्या आरोपमा पक्राउ परेका दुई माओवादी कार्यकर्तालाई धरतीमा छान्न आदेश दिएको छ। दुई दिनको थुनसेक बसपछि मुख्य न्यायाधीश विनोद मोहन आचार्यको इजलासले भीमसेन पौडेललाई 27,000 र छविलाल पौडेललाई 20,000 धरोटीमा छान्न आदेश दिएको हो। घटनाका अन्य 11 आरोपीको हकमा भने 7 दिने पक्राउपूर्ति जारी गरेको छ। थुनसेक बहसका क्रममा प्रतिवादीका तर्फबाट 34 जना कानून व्यवसायीले ओकालतनामा दर्ता गराएकोमा 26 जनाले बहस गरेको अदालतका श्रेष्ठदार विद्याराज पौडेलले बताउनुभयो। बहसका क्रममा वरिष्ठ अधिवक्ता एवं पूर्व महानाधिवक्ता मुक्तिनारायण प्रधान सहितका कानून व्यवसायीले मुद्दा खारेज गरी साधारण तारिखमा अभियुक्तको रिहाई हुनुपर्ने माग गरेका थिए। वादीका तर्फबाट जिल्ला न्यायाधीश वक्ता एकनारायण लम्साल सर्वस्व सहित जन्मकैद मागको मुद्दाका अभियुक्तलाई थुनामा राखेर मुद्दा पूर्वक्षे गरिनुपर्ने बताएका थिए। अधिकारीको हत्यामा संलग्न रहेको आरोपमा सरकारी वकिलको कार्यालयले 13 जना विरुद्ध सर्वस्व सहित जन्मकैदको माग गरी जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। यसैबीच गोर्खा फोजेलका कृष्ण प्रसाद अधिकारीको हत्याको अभियुक्त खुर्याईको माग गर्दै एमाओवादी र नेकपा माओवादीका नेता कार्यकर्ताले चितवन जिल्ला अदालत अगाडि हिजो धरना दिएका छन्। चितवन जिल्ला अदालतमा कार्य समय सुरु भएपछि हत्या अभियोगमा पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाईको माग गर्दै एमाओवादी र नेकपा माओवादीले चितवन जिल्ला अदालतमा धरना दिएका हुन्। वैशाख महिनालाई खोप महिनाका रूपमा मनाइने सरकारी कार्यक्रम अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले महिनाभर विविध कार्यक्रम गर्ने भएको छ। खोप महिनाभर 12 देखि 23 महिना मुनिका सबै शिशुलाई सम्पूर्ण खोपको मात्रा पूरा गराउन चेतनामूलक कार्यक्रममा जोड दिने जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। यस आर्थिक वर्षको सानदेखि फागुनसम्म खोपको कुनै पनि मात्रा छुटेका शिशुहरूलाई खोपको मात्रा पूरा गराउन चेतनामूलक कार्यक्रम तथा घर दैलो गरिने खोप सुपरभाइजर गङ्गाधर पण्डितले जानकारी दिनुभएको छ। यस्तै पत्रकारहरूलाई अभिमुखीकरण तथा प्रचार प्रसारलाई पनि कार्यक्रममा समेटिएको उहाँले बताउनुभयो। 12 देखि 23 महिना मुनिका शिशुलाई बिसिजीको 1 मात्र, डिपिटी हेप बी र हिबको 3 मात्र, पोलियोको 3 मात्र, मिजेल्स रुबेला तराईका केही जिल्लामा जापानिज एन्सेफलाइटिसको भ्याक्सिन लगाएपछि खोपको सबै मात्रा पूरा हुन्छ। खोप महिनाकी अवसर पारेर चितवनको फुलबारी गाविस जिल्लाकै पहिलो पूर्ण खोप मुक्त गाविस घोषणा गर्ने तयारी गरिएको खोप सुपरभाइजर पण्डितले बताउनुभयो। गाविसका 12 देखि 23 महिना मुनिका सबै शिशुलाई सम्पूर्ण खोपको मात्रा पूरा गराएपछि गाविसलाई पूर्ण खोप गाविस घोषणा गर्ने तयारी गरिएको उहाँले बताउनुभयो। जिल्ला जनस्वास्थ्य कार्यालय र फुलबारी स्वास्थ्य चौकीको सक्रियतामा फुलबारी गाविसका सम्पूर्ण शिशुलाई खोप पूरा गराएपछि पूर्ण खोप गाविस घोषणा गर्ने तयारी गरिएको खोप सुपरभाइजर पण्डितको 961 घरदुरी रहेको फुलबारी गाविसमा 78 जना 12 देखि 23 वर्ष मुनिका शिशु रहेका छन्। सबै शिशुहरूलाई दिनुपर्ने खोपको सबै मात्रा पूरा भइसकेकाले अब गाविसलाई पूर्ण खोपयुक्त घोषणा गर्न सकिने खोप सुपरभाइजर पण्डितले बताउनुभयो। सडक बालबालिकाहरूको सामाजिकीकरण र पारिवारिक पुनरएकीकरणका लागि दीर्घकालीन योजना निर्माण गरेर अगाडि बढ्नुपर्ने भएको छ। चितवनमा रहेर बालबालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घ संस्थाले सडक बालबालिकाको जीवन स्तर विकासको लागि दीर्घकालीन कार्यक्रम ल्याउन सके मात्र उनीहरूलाई समाजमा पुनरएकीकरण तथा राम्रो बाटोमा हिँडाउन सकिन्छ। बिहिबार नानगढमा दियालो परिवार नानगढले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सरकारवालाहरूबीच यस विषयमा छलफल भएको छ। कार्यक्रममा दियालो परिवार नानगढका निर्देशक केदारनाथ खनालले समाजका सचेत वर्गले जिम्मेवारी बोध नगरिकन सडक बालबालिकाको अवस्था सुधार गर्न नसक्ने बताउनुभयो। स्थानीय निकाय सरकारी कार्यालय र निजी क्षेत्रको एकीकृत प्रयासबाट मात्रै उपलब्धि हासिल गर्न सकिने खनालको भनाइ छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै निर्देशक सीताराम भट्टले सडक बालबालिका सम्बन्धी कार्यक्रमका प्रयासहरूलाई बहुपक्षीय संलग्नता तथा अभिवृद्धिका लागि सरकारवालाहरूको छलफलले एउटा निष्कर्ष निकाल्न सजिलो हुने बताउनुभयो। उहाँले बजारमा रहेका कवाड संकलन केन्द्रले बालबालिकालाई आकर्षित गरेका कारण सडक बालबालिकाको संख्यामा कमी आउन नसकेको बताउनुभयो। दियालो परिवार नानगढका अध्यक्ष राजेन्द्र प्याको अध्यक्षतामा भएको छलफल कार्यक्रममा सहायक प्रमुख जिल्लाधिकारी शिवराम गेलाल, जिल्ला विकास समिति चितवनका योजना अधिकृत पुरुषोत्तम शर्मा, सामाजिक विकास अधिकृत प्रकाश चन्द्र पौडेल, भरतपुर नगरपालिकाका सामाजिक विकास अधिकृत रामकृष्ण ढकाल, युनिसेफका पुरुषोत्तम आचार्य लगायतको सहभागिता रहेको थियो। बालश्रमबाट मुक्त गरिएका बालबालिकाको लागि 45 दिने कुकिङ र वेकिङ तालिम रत्नगरमा हिजोबाट सुरु भएको छ। बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत सञ्चालन गरिरहेको रत्नगर औद्योग वाणिज्य संघले पहिचान गरेका 10 होटेलमा कार्यरत श्रमिक बालबालिकाका लागि तालिम आयोजना गरेको हो। रत्नगर औद्योग वाणिज्य संघको आयोजना र रत्नगर नगरपालिका र युनिसेफ क्षेत्रीय कार्यालयको सहयोगमा तालिम सुरु भएको हो। विभिन्न प्रकारका बालश्रम मा फसेका 15-18 वर्षका बालबालिकाहरूलाई लक्षित गरी उनीहरूलाई आत्मनिर्भर बनाउनका निम्ति रुचि अनुसारका सिपमूलक तालिम सञ्चालन गरी बाल श्रमिक मुक्त समाज निर्माण गर्नका लागि कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष ज्ञानबहादुर विश्रालले जानकारी दिनुभयो। तालिमको सप्तगण्डकी बहुमुखी क्याम्पसका प्राध्यापक दीपक खनाल लगायतले सहकारी गर्नुभएको छ। उद्घाटन कार्यक्रममा तालिमको सप्तगण्डकी बहुमुखी क्याम्पसका प्राध्यापक दीपक खनाल लगायतले सहजीकरण गर्नुभएको छ। उद्घाटन कार्यक्रममा बाल संरक्षण तथा बाल श्रम न्यूनीकरणका निम्ति विभिन्न नीति नियम तथा योजना निर्माण गरिनुका अलावा यसलाई कार्यान्वयन गरिनुपर्ने रत्नगर नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत सहदेव श्रेष्ठले बताउनुभयो। रत्नगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विश्रालको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो। अवैध रूपमा काठमाडौँबाट चितवन ल्याइएको 8 मनिया प्रजातिका चरा हिजो चितवनको सौराहामा नियन्त्रणमा लिइएको छ। काठमाडौँको स्वयम्भूबाट किनेर ल्याएको सो प्रजातिका चराहरू बर्ड एजुकेसन सोसाइटीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएको सो चराहरू हिजै स्थानीय वासीको रोहबरमा सामूहिक रूपमा छाडिएको बर्ड एजुकेसन सोसाइटी सौराहका अध्यक्ष बासु बिडारीले जानकारी दिनुभयो। मनिया प्रजातिका चरालाई रङ्ग परिवर्तन गरी सौराह घुम्न आएका बुटोलका नेपालीले पिजडामा ल्याएको अवस्थामा आफूले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो। नेपालमा नै पहिलो पटक चितवनको भरतपुरमा महिलाहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको लेडिज रिफ्रेस सेन्टरको हिजोदेखि औपचारिक शुभारम्भ गरिँदै आजदेखि औपचारिक शुभारम्भ गरिँदैछ। विभिन्न सेवा सुविधा सहित सनसाइन इन्टरनेसनल लेडिज रिफ्रेस सेन्टर प्रणालीले आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने हिजो पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। महिला वर्गको सुरक्षालाई प्राथमिकतामा राख्दै उनीहरूलाई बिना हिचकिचावट रमाइलो गर्ने स्थानको अवधारणासहित लेडिज रिफ्रेस सेन्टर सञ्चालन गरिएको संस्थाकी अध्यक्ष पार्वती सापकोटाले बताउनुभयो। विभिन्न होटल रेस्टुरेन्ट तथा मनोरञ्जनात्मक स्थलमा लैङ्गिक हिंसाका घटनाहरू व्यापक हुने गरेको जनगुनासो बढ्दै गएपछि विकृति विसङ्गति रोक्नका लागि पनि महिलालाई मात्र लक्षित गरी संस्था खोलिएको सापकोटाको भनाइ छ। संस्थालाई व्यावसायिक र सामाजिक उत्तरदायित्वको हिसाबले सञ्चालनमा ल्याइएको संस्थाका सल्लाहकार भरत सापकोटाले जानकारी दिनुभयो। संस्था सञ्चालनमा आएपछि मुनाफाको केही प्रतिशत रकम गरिब असहाय वृद्ध सामाजिक कार्यका लागि लगानी गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो। सनसाइन इन्टरनेसनल लेडिज रिफ्रेस सेन्टर प्रणालीमा स्विमिङ पुल, ब्युटी पार्लर, कस्मेटिक सब, आइसक्रिम, आकर्षक रेस्टुरेन्ट एन्ड लेडिज होटेलको सुविधा, होस्टेलको सुविधा उपलब्ध गराइएको उहाँले बताउनुभयो। राजस्व कार्यालयले अनुसन्धानमा ढिलाइ गर्दा नवलप्रासीमा बरामद गरिएको 45 लाखको जिरा सन्ने अवस्थामा पुगेको छ। भारतबाट अवैध रूपमा ल्याइएको भन्दै 6 महिना अघि सीमावर्ती नाका महेशपुरको एक स्थानीयको घरमा गोदाम गरेर राखेको अवस्थामा काठमाडौँ र बुटवलको राजस्व अनुसन्धान कार्यालयको संयुक्त गस्ती टोलीले 11,500 केजी जिरा बरामद गरेको थियो। महेशपुर छोटी भन्सार कार्यालयको नाका हुँदै काठमाडौँ लैजानका लागि ल्याएको उक्त जिरा स्थानीय कासिम अन्सारको घरमा गोदाम गरेर राखेको अवस्थामा बरामद गरे पनि सो बारे केही भइरहेको छ भन्नेमा आफूलाई केही जानकारी नभएको प्रमुख जिल्लाधिकारी केशव राज घिमिरेले बताउनुभयो। गएको असोज महिनामा बरामद गरेको उक्त जिरा अनुसन्धानका लागि भन्दै महेशपुर छोटी भन्सार कार्यालयको गोदाममा सिल गरेर राखे पनि जिराको मुद्दा टुङ्गोमा नपुर्याउँदा सन्य अवस्थामा पुगेको हो। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, कङ्ग्रेस र एमाले विरुद्ध ए माओवादीको मोर्चाबन्दीप्रति तपाईँको विचार के छ? ए दबाब दिन होला, बी संविधान नबनाउने चाल, सी प्रतिपक्षीको भूमिका। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नानगढे टोणा बिरगञ्ज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन, मोगलिन ओबिसे काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ फ्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0656 63 063, मोबाइल नम्बर 98551 7443। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 39 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै आज बिहान र दिउँसो घाम लागे तापनि बेलुका हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतबारीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। एस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालय द्वारा जनहित का लागि जारी गरिएको हो। हवस्त, बिहान 7 बजेको अर्पण स्थानीय समाचार सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण स्थानीय समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल पंप संगे फोन नंबर 0556 263 290, रंग रोगन सेनेटरी टॉयलेट बाथरूम का फिटिंग